ताले बाजुनी मटाडा हाम्रो माया मुटुमा जगाडा यस्तै रहिछ यो अभागी कर्म मेरी सानुले कहिले नि बुझिन खै किन म दुखीको मर्म बाजुनी मटाडा हाम्रो माया यस्तै रहिछ यो अभागी कर्म मेरी सानुले कहिले नि बुझिन खै किन म दुखीको मर्म मेरी सानुले कहिले नि बुझिन खै किन म दुखीको मर्म यति खुसी कहिले नि बाँदैन यस्तै रहिछ यो अभागी कर्म मेरी सानुले कहिले नि बुझिन खै किन म दुखीको मर्म गर्छौ र थाहा थिएन यति खुसी कहिले नि बाँदैन यस्तै रहेछ यो अभागी कर्म मेरी सानुले कहिले नि बुझिनो खै किन म दुखीको मर्म मेरी सानुले कहिले नि बुझिनो खै किन म दुखीको मर्म जलको उनकै छ सपनि दुई चार दिनमै आउँदैछु म पनि यस्तै रहेछ यो अभागी कर्म मेरी सानुले कहिले नि बुझिन खै किन म दुखीको मर्म उनकै छ सपनि दुई चार दिनमै आउँदैछु म पनि यस्तै रहेछ यो अभागी कर्म मेरी सानुले कहिले नि बुझिन खै किन म दुखीको मर्म मेरी सानुले कहिले नि बुझिन खै किन म दुखीको मर्म सोच्छु मन हुन्छ हुर्लुक्क देख्न पाऊ एकपटक झुर्लुक्क यस्तै रहेछ यो अभागी कर्म मेरी सानोले कहिले नि बुझिन खै किन म दुखीको मर्मा मन हुन्छ हुर्लुक देख्न पाऊ एकपटक झुर्लुक यस्तै रहेछ यो अभागी कर्म मेरी सानोले कहिले नि बुझिन खै किन म दुखीको मर्मा मेरी सानोले कहिले नि बुझिन खै किन म दुखीको मर्मा